आँखा कसरी खोसियो, अरुको लाखा आमाको काखा कसरी खोसियो। जले जै भयो यो मन मागो कसरी झोसियो, अरुको लाखा आमाको काखा कसरी खोसियो। यो मनमै बास न बास वनमा न त काडामा, यो मनमै बास न बास वनमा न त फिजाए छाती आएर बास न जाओ डाँडामा, न जाओ डाँडामा। अरुको लाखा आमाको काखा कसरी खोसियो। के भो आमाको मना बुझन सकिन, मलाई यो के भो आमाको मना बुझन सकिन, उनको थापलो को नामलो बोक्न सकिन, बोक्न सकिन। अरुको लाख आमाको काख कसरी खोसियो, अरुको लाख आमाको काखा कसरी खोसियो। जले जै भयो यो मन मागो कसरी झोसियो, अरुको लाखा आमाको काखा कसरी खोसियो।